चलिए अब थोड़ी अल्फाज की वजाहत भी लिख लेते हैं। पहले अस्मा देखेंगे और फिर अफाल। अम्बा खबरें, नून बा हमजा से, नबा उनकी जमा है, कलमुन यहाँ असल में लफ्ज़ अकलाम आया है तो अकलाम जमा है कलम उनकी, काफ लाम मीम से। कलम का मतलब होता है थोड़ा थोड़ा काटना। शायद ये लफ्ज़ सुनते वक्त आपके जहन में पेंसिल शॉप करने का अमल जहन में आ रहा होगा, या पहले दौर में जब कलम तराशी जाती थी तो वही चीज़ होती है, थोड़ा थोड़ा काटना। सर कलम करने की बात भी आपने सुनी होगी तो उसमें भी फिर सर को जिस्म से थोड़ा थोड़ा करके काटा जाता। फिर आगे देखिए, लदा लदई जो आया है, वमा कुंत लदई हिम में, तो लदा पास के मानों में, लाम दाल हमजा से, इसम ज़र्फ मकान है, वजीहन इज्जत वाला, वजाहत वाला, कद्र मंजलत वाला, वो जीम हा इसका रूट है, वचुन चेहरे को कहते हैं। अगर हम लफ्जी तर्जमा देखें तो होगा चेहरे वाला, तो चेहरे वाले तो सभी होते हैं, तो मुराद क्या है कि इज्जत वाला, यानी जिसका चेहरा बहुत कुशादा है, सिफ्त है ये। अल महत, महत कहते हैं गहवारे को, पंघूड़ा, मीम हा दाल से, माँ की गोद में होने का ज़माना, यानी वो टाइम जिसमें बेबी माँ की गोद में पलता है, शीर ख्वारगी कहते हैं हम इसको उर्दू में। इसी से फिर मेहात का लफ्ज़ आप बहुत जगह पढ़ते हैं कुरान में। कहलन बावकार और मुतवस्सत उम्र का आदमी, यानी दरमियानी जो उम्र होती है तकरीबन 30 साल से ऊपर की उम्र को कहूलत कहते हैं, जिस उम्र में स्या बालों में सफ़ेदी आ जाए। अमूमन 30 से 51, 30 to 51 ईयर्स की एज को कहूलत कहते हैं। 3 गारा, मट्टी और पानी का आमेज़ा, जैसे मड होती है ना, पानी में मट्टी डाल दें, अगरचे पानी का असर उसमें से ख़त्म भी हो चुका हो फिर भी उसको 3 कहते हैं। हैयत का, हैयत तैर में ये लफ्ज़ आपने देखा, हैयत कहते हैं कैफियत को, शक्ल व सूरत को। हा या हमजा इसका रूट है। अक महा, मादरजाद अंधा, कुमहुन से है ये, यानी बोन ब्लाइंड, माँ के पेट से जो बच्चा बग़ैर आँखों के पैदा हो या उसकी देखने की ताकत ना हो जिसमें। अबरस कोढ़ी, बारा स्वाद से, बर्स कौन है अबरस, जिसे बरस बर्स का मर्स हो, यानी लेप्रसी का पेशेंट। अलहवारीयून, अलहवारीयू की जमा, हा वाउरा इसका रूट है, हौरुन से, हौर कहते हैं खालिस को, और अमूमन ये लफ्ज़ आता है खालिस दोस्त के लिए, सफ़ेदी को भी कहते हैं। इसी से लफ्ज़ हूर भी है क्योंकि उनकी आँखों में बहुत सफ़ेदी होगी। मसीह, मीम सीन हा से, मसखुन से मुश्तक है ये, यानी उससे ये लफ्ज़ निकला है, बहुत सैर करने वाला, मीम सीन हा से, या छूने वाला। मसह किसको कहते हैं, छूना, टच करना, पोछना, तो ये भी हज़रत ईसा अलैहिस्सलाम का एक लकब है क्योंकि वो बीमारों को हाथ फेरते थे तो उसकी वजह से मरीज वो ठीक होने लगते थे। چلیے اب افعال کو دیکھتے ہیں. اقنتی قاف نون تا سے باب نصرا قنوتن تا مربوطہ جو ہوتی نا گول تھا قنوتن اس کا مصدر ہے فعل امر قنوت کہتے ہیں خشوع اور خضوع سے عبادت میں لگے رہنا یعنی دل کے اندر بھی عاجزی ہو اور پوسچر سے باڈی آرگن سے بھی عاجزی دکھے اور اس میں عاجزی اور دوام پایا جاتا ہے. عاجزی کیا ہوتی ہے ہمبلنس اور دوام ہوتا ہے کنٹینیوٹی یعنی ہمیشہ پھر انسان وہ کام کرتا رہے. اس جدی تم سجدہ کرو سین جیم دال سے نصر باب ہے فعل امر ہے. ارکعی تم رکو کرو باب فتح رکو ان مصدر ہے فعل امر. یہ سارے مؤنث کے سیگے ہیں اگر آپ دیکھیں گے نا اسجدی ورقعی اقنتی سب میں یہ آ رہی ہے. آگے دیکھیے نوحی ہم وہی کرتے ہیں وحا یا سے افعالن باب ہے ایحاہن مصدر ہے اور مدارع ہے. یلقونا وہ سب ڈالتے ہیں لام قاف یا سے باب افعال ایقاعن مصدر کسی چیز کو اس طرح ڈالنا کہ وہ دوسروں کو نظر آئے پھینکنے کے معنوں میں جیسے ہم لوگ اپنی زبان میں لفظ پھینکنا بولتے ہیں. یختصمون وہ سب جھگڑتے ہیں خا سوات میم افتعال باب ہے اختصام مصدر ہے مدارے. ابریو میں اچھا کرتا ہوں بارہ حمزہ سے افعال واحد متکلم فعل مدارے. انفخو میں پھونک مارتا ہوں نون فا خا اس کا روٹ ہے باب نصرہ مدارے. تدخیرون تم ذخیرہ کرتے ہو ذال خا را افتعال باب ہے. ذخیرہ کہتے ہیں کسی چیز کو حفاظت سے رکھنا. یہ پھر ذال دال میں کیسے بدل گئی تدخیرون. تو یاد رکھیے کہ جب دو ذال ملتی ہیں تو وہ دال کی آواز دیتی ہے. چھوٹی سی ایک بات ہے اس میں. اخصہ اس نے محسوس کیا ہا سین سین روٹ ہے افعال باب ہے احساس مصدر ہے. اردو میں بولتے ہیں نا احساس وہی چیز ہے فعل ماضی ہے یہ بھی. مکرو ان سب نے مکر کیا چال چلی میم کاف را سے نصرن مکرن اس کا مصدر ہے. مکر کہتے ہیں چپکے چپکے فساد کی کوشش میں لگے رہنا.